छुट्टै ढोग आउ पर तिम्रो माया स्वीकार दिन म ओ छुट्टै ढोग आउ पर तिम्रो माया स्वीकार दिन म बरु मोटु चुडा परु मोटु चुडा अति नै गरा यो सहन्छु जीवन सँग हार दिन म खुट्टै ढोग पाउ पर तिम्रो माया स्वीकार दिन म जति रोनु रोइ सके अब रोनु छैन मलाई जति रोनु रोइ सके अब रोनु छैन मलाई बाँच्न सक्छु म तिम्रो गरा झूठो बाचा स्वीकार दिन म ओ हात जोड़ बिन्ती गरा झूठो बाचा स्वीकार दिन म परु हासो खोसा परु हासो खोसा गलत नै सोच यो सहन्छु जीवन सँग हार दिन म खुट्टै ढोग पाउ पर तिम्रो माया स्वीकार दिन म तिमीलाई खुशी पार्न भने आफ्नै मनलाई कति भाँचे तिमीलाई खुशी पार्न भने आफ्नै मनलाई कति भाँचे साथ दिनलाई तिमीले चाहे बेखुशीमा एक्लै हासे त्याग गर तपस्या गर जाली माया स्वीकार दिन म ओ त्याग गर तपस्या गर जाली माया स्वीकार दिन म परु गलै रेता परु गलै रेता जीवन नै मेट त्यो सान्छु जीवनसँग हार्दिन म खुट्टै ढोग पाऊ पर तिम्रो माया स्वीकार्दिन म